बिडनूर का गवर्नर अयाज खान अपने महल के एक कमरे में टहल रहा था। उसकी आंखों से एक भेड़िए की सफाखी और उसके चेहरे से एक लोमड़ी की अय्यारी मुतरशा थी। नासिरुद्दीन कमरे में दाखिल हुआ और उसने कहा, मैं सारी रात नहीं सो सका, कहिए कंडापुर से कोई खबर आई? नहीं, मैं हैरान हूं कि मेरे एलची ने इतनी देर क्यों लगाई। मेरे ख्याल में आपकी कमक पहुंच गई होगी। अयाज खान ने जवाब दिया, कमक भेजने से कोई फायदा न था। मैंने किले के मुहाफिज को यह हुक्म भेज दिया था कि वो फौज वहां से निकलकर हैदरगढ़ पहुंच जाए, लेकिन मुझे तो आपने बताया था कि आप कमक भेज रहे हैं। ठीक है, लेकिन अब मैं किले की हिफाजत बेसूद समझता हूँ। मुझे अंदेशा है कि किले के नए मुहाफिज की हिमायत की वजह से बहुत सी जानें जाय हो जाएंगी, और मुझे इस बात का बहुत अफसोस है कि आप इफ्तखारुद्दीन को ऐसे आदमियों के पास छोड़ाए हैं। बहरहाल आपको फिक्रमंद नहीं होना चाहिए। मुझे यकीन है कि किले की फौज अब हैदरगढ़ पहुंच चुकी होगी, और मैंने इफ्तखारुद्दीन के लिए यह हुक्म भेज दिया है कि वो फौरन यहाँ आ जाए। नासिरुद्दीन ने कहा, मुझे अंदेशा है कि अगर आपने कंडापुर खाली करने का हुक्म भेजा तो सिद्दीक अली आपके एलची पर एतमाद नहीं करेगा। उसे इस बात का यकीन नहीं आएगा कि आप ऐसी गलती कर सकते हैं। अयाज खान ने दांत पीसते हुए कहा, मैं अब ये सोच रहा हूं कि इस बेवकूफ को फांसी देने के लिए कौन सी जगह मौजूद रहेगी। नासिरुद्दीन ने कहा, उसने एक हुब्बुल वतन सिपाही का फर्ज अदा किया है, और वो सजा के बजाय इनाम का मुस्तहिक है। किलादार की गद्दारी के बाद उसका वहां पहुंचना ताईद गैबी था। अयाज खान ने कहा, आप तशरीफ रखिए, मैं आपसे एक अहम मसले पर गुफ्तगू करना चाहता हूँ। नासिरुद्दीन एक कुर्सी पर बैठ गया और अयाज खान ने उसके करीब बैठते हुए कदर तवक्कुफ के बाद कहा, मैं यहाँ पहुँचते ही आपको परेशान नहीं करना चाहता था, लेकिन मैं ये महसूस करता हूँ कि हमारे दरमियान कोई गलत फहमी नहीं रहनी चाहिए। कंडापुर के किलेदार ने मेरे साथ गद्दारी नहीं की थी। नासिरुद्दीन चंद सानिये सत्ते के आलम में अयाज की तरफ देखता रहा। भला आखिर उसने कहा, आपका मतलब ये है कि उसने आपके हुक्म की तामील की? हाँ, और आपका हुक्म ये था कि कंडापुर का किला किसी मजाहमत के बगैर दुश्मन के हवाले कर दिया जाए? जी हाँ। नासिरुद्दीन उठकर खड़ा हो गया, लेकिन अयाज खान ने उसका हाथ पकड़ लिया और दोबारा कुर्सी पर बिठाते हुए कहा, मेरी बात अभी खत्म नहीं हुई। जिंदगी में हमें बसा औकात ऐसी हकीकतों का सामना करना पड़ता है जो नाकाबिल यकीन मालूम होती है, लेकिन ये एक हकीकत है कि हम जंग हार चुके हैं। आप मजाक कर रहे हैं? नासिरुद्दीन ने अपनी बदहवासी पर काबू पाने की कोशिश करते हुए कहा, मैं मजाक नहीं कर रहा। मैसूर सारी दुनिया के साथ नहीं लड़ सकता। वो चंद जहाज जो आपने कंडापुर की बंदरगाह में देखे थे एक जबरदस्त जंगी बेड़े के हरावल थे। अंग्रेजों की फौज चंद दिन तक यहाँ पहुंच जाएगी। मालेबार के तमाम इलाके खतरे में डाले बगैर इस तरफ नहीं आ सकते। अंग्रेजों की फौज चंद दिन तक यहाँ पहुंच जाएगी। अब हमें मैसूर के बजाय अपने मुस्तकबिल के मुतालिक सोचना चाहिए। नासिरुद्दीन ने कहा, मैं अपना मुस्तकबिल मैसूर के साथ वाबस्ता कर चुका हूँ। नहीं, आपका मुस्तकबिल बदनूर के सूबेदार के साथ वाबस्ता हो चुका है, लेकिन इन हालात में जब अंग्रेजी फौजें। अयाज खान ने बात काटते हुए कहा, आपको मायूस नहीं होना चाहिए, अंग्रेज मुझसे बिडनूर की सूबेदारी नहीं छीनेंगे। इन हालात में मेरे लिए यहाँ कोई जगह नहीं। इफ्तखारुद्दीन के यहाँ पहुंचते ही वापस मैंगलोर चला जाऊंगा। आप रजिया को छोड़कर कैसे जा सकते हैं? एक सानिये के लिए नासिरुद्दीन की जुबान गुम होकर रह गई। भला आखिर उसने कहा, रजिया मेरे साथ जाएगी। नहीं, रजिया यहीं रहेगी और आप भी यहीं रहेंगे। हमें एक दूसरे की जरूरत है। अब मंगलौर वापस जाने का ख्याल भी आप अपने दिल में न लाएं। मंगलौर आपके वहां पहुंचने से पहले अंग्रेजों के कब्जे में आ चुका होगा। हम किसी और जगह चले जाएंगे। अगर आप ये साबित कर सकें कि आपकी साहबजादी के लिए इस मुल्क में बिडनूर से बेहतर कोई जगह हो सकती है तो मैं उसे बखुशी वहां भेज दूंगा, लेकिन वो इस महल में रहने के लिए पैदा हुई है। अगर आपको मेरे मुतालिक कोई शुबा है तो मैं आज उसे अपनी रफीक़ हयात बनाने के लिए तैयार हूँ। मुझे एक लम्हे के लिए भी ये गवारा नहीं कि आप लोग इस महल से बाहर एक मामूली से मकान में रहें। बाहर पहरेदारों का शोर सुनाई दिया। कोई बुलंद आवाज में कह रहा था, मैं इसी वक्त सूबेदार से मिलना चाहता हूँ, तुम मेरा रास्ता नहीं रोक सकते। बेवकूफों, मैं कंडापुर से आया हूँ। अयाज खान उठकर खड़ा हो गया। एक नौजवान कमरे में दाखिल हुआ उसके दाएं बाएं और पीछे चार पहरेदार नंगी तलवारें बुलंद किए हुए थे। अयाज खान ने हाथ से इशारा किया और वो पीछे हट गए। नौजवान चंद कदम आगे बढ़ा और अयाज खान के सामने खड़ा हो गया। नासिरुद्दीन ने उसे देखते ही पहचान लिया, ये मसूद अली था। अयाज ने पूछा, तुम कंडापुर से आए हो? जी हाँ, हालात बहुत मखदूश हैं। हमारा बारूद खत्म हो चुका है, दुश्मन की जंगी बेड़े के 5 और जहाज वहाँ पहुँच चुके हैं। उन्होंने 3 बार किले के आसपास मुख्तलिफ मकामात पर फौजें उतारने की कोशिश की हैं, लेकिन हमने उन्हें हर बार समंदर में ढकेल दिया। किले के मुहाफिज इस वक्त मलबे के ढेरों पर मोर्चे बनाकर लड़ रहे हैं। हमारे निस्फ से ज्यादा सिपाही जख्मी और हिलाक हो चुके हैं। हमें बहुत जल्दी पीछे हटकर साहिल पर उतरने वाली फौज के साथ फैसला कुन जंग लड़ना पड़ेगी। हम कमक का इंतजार कर रहे थे, लेकिन कल चंद गद्दार आपके एलचियों का भेज बदल कर वहाँ पहुँचे और उन्होंने हमें आपका ये हुक्म दिया कि हम मैदान छोड़ दें और 3 हिस्सों में तकसीम होकर हैदरगढ़, अनंतपुर और ओनूर पहुँच जाएं। ये हुक्म नहायत अजीब था। कमांडर ने इन आदमियों को गिरफ्तार कर लिया है और मुझे आपके पास तस्दीक के लिए भेजा है। अयाज खां का चेहरा गुस्से से सुर्ख हो गया। उसने कहा, अब अगर तुम्हें इस बात का यकीन है कि वो तुम्हें भी गद्दार नहीं समझेगा, तो तुम फौरन वापस जाकर उसे मेरा ये हुक्म दो कि वो कंडापुर खाली कर दे और सीधा मेरे पास आए। तुम वक्त जाया ना करो, तुम्हारे साथ और कितने आदमी हैं? मसूद अली ने जवाब दिया, मेरे साथ सिर्फ 2 आदमी हैं। अयाज ने अपने पहरेदारों से मुखातिब होकर कहा, तुम इनके साथ जाओ और अस्तबल के दरोगा से कहो इन्हें ताजा दम घोड़े दे दें। पहरेदार कमरे से बाहर निकल गए, लेकिन मसूद अली अपनी जगह पर खड़ा रहा। उसकी निगाहें नासिरुद्दीन पर मरकूज थी। उसने बड़ी मुश्किल से कहा, मैंने यहाँ पहुँचते ही आपको तलाश किया था, आप घर पर नहीं थे। मुझे अफसोस है कि मैं आपके लिए अच्छी खबर लेकर नहीं आया। इफ्तखारुद्दीन शहीद हो चुका है। मुझे मालूम था, नासिरुद्दीन ने घुटी हुई आवाज में कहा। अयाज खान इंतहाई परेशानी की हालत में कभी नासिरुद्दीन की तरफ और कभी मसूद अली की तरफ देख रहा था। नासिरुद्दीन उठा और कुछ कहे बगैर दरवाजे की तरफ बढ़ा। अयाज खान ने उसका बाजू पकड़ते हुए कहा, चलिए मैं आपको घर छोड़ आता हूँ। नासिरुद्दीन ने कहा, नहीं, खुदा के लिए मुझे तन्हा छोड़ दो, मुझे चंद घंटे तन्हाई की जरूरत है। ये कहकर नासिरुद्दीन बाहर निकल गया। मसूद अली उसके पीछे जाने लगा, लेकिन अयाज खान ने कहा, नौजवान ठहरो, मेरा ख्याल है कि तुमने अभी नाश्ता भी नहीं किया है। नाश्ता मुझे रास्ते में मिल जाएगा। अब अगर आप इजाजत दें तो मैं फौरन वापस जाना चाहता हूँ। तुम नासिरुद्दीन के घर में यह खबर दे आए हो? जी हाँ। अब वापसी पर भी वहां जाओगे? जी नहीं, अगर वो यहाँ ना मिलते तो भी मेरे पास उन्हें तलाश करने के लिए वक्त न था। मुझे उनके बेटे की मौत का बड़ा अफसोस है। अच्छा, तुम जाओ और कंडापुर के मुहाफिज से कहो कि मैं उससे खफा भी हूँ और खुश भी। खफा इस बात पर कि उसने मेरे एलचियों को कैद कर दिया है और खुश इस बात पर कि उसने फर्ज शनासी का सबूत दिया है। लेकिन अब उसे किला खाली करने के मुतालिक मेरे अहकाम की तामील करनी चाहिए। थोड़ी देर बाद मसूद अली और उसके साथी घोड़ा दौड़ाते हुए शहर से बाहर निकल रहे थे तो उन्हें सामने एक सवार दिखाई दिया। जब वो करीब पहुंचे तो उसने हाथ बुलंद करते हुए चिल्लाकर कहा, मसूद अली साहब ठहरिए। मसूद अली ने घोड़ा रोका और सवार ने कहा, मैं नासिरुद्दीन का नौकर हूँ, वो आपसे कुछ कहना चाहते हैं, आप थोड़ी दूर आगे चलकर उनका इंतजार करें। वो यहाँ आएंगे? हाँ, चलिए जरा आगे निकल चलें। कोई आध मील चलने के बाद नासिरुद्दीन के नौकर ने कहा, बस अब यहीं ठहर जाइए, वो थोड़ी देर तक पहुंच जाएंगे। मसूद अली और उसके साथी घोड़ों से उतरकर जमीन पर बैठ गए। कोई आध घंटे इंतजार करने के बाद मसूद अली ने कहा, हमें बहुत देर हो रही है, हम इससे ज्यादा इंतजार नहीं कर सकते। नौकर ने कहा, जनाब उन्होंने ये कहा था कि आपको रोकना बहुत जरूरी है, और वो ये भी कहते थे कि अगर मैं आपको न रोक सका तो बिडनूर और मालाबार की तबाही यकीनी है। मसूद अली के एक साथी ने शहर की तरफ इशारा करते हुए कहा, शायद कोई आ रहा है। मसूद अली उठकर खड़ा हो गया। एक सवार पूरी रफ्तार से आ रहा था। जब वो करीब पहुंचा तो मसूद अली ने कहा, लेकिन ये नासिरुद्दीन तो नहीं मालूम होते, अरे ये तो कोई औरत है। नौकर ने कहा, ये नासिरुद्दीन की साहबजादी है। मसूद अली और उसके साथी परेशानी की हालत में एक दूसरे की तरफ देख रहे थे। रजिया ने घोड़ा रोका और किसी तमहीद के बगैर कहा, चलिए। कहाँ? मसूद अली ने सवाल किया। कोंडापुर। आप हमारे साथ जाएंगी? हाँ, वक्त जाया न कीजिए। लेकिन कोंडापुर में अब औरतों के लिए कोई जगह नहीं। आपका भाई वहां है? हाँ, अब्बा जान ने मुझे एक जरूरी पैगाम देकर उनके साथ भेजा है। खुदा के लिए अब वक्त जाया न कीजिए। मसूद अली कुछ कहे बगैर घोड़े पर सवार हो गया और उसके साथियों ने उसकी तकलीफ की। थोड़ी देर बाद उनके घोड़े हवा से बातें कर रहे थे। मसूद अली और उसके साथी अपने रिसाले के बेहतरीन सवार थे, लेकिन उनके नजदीक रजिया की हिम्मत काबिल-ए-दाद थी। मसूद अली के जहन में कई सवाल थे जो रजिया से पूछना चाहता था, लेकिन जब वो हुस्न व मलाल की इस तस्वीर को देखता तो उसे बात करने की जरूरत न होती। रास्ते की पहली चौकी पर वो घोड़ा बदलने के लिए रुके। मसूद अली और उसके साथियों का भूख से बुरा हाल हो रहा था। मसूद अली ने चौकी के मुहाफिज को खाना लाने के लिए कहा और फिर रजिया की तरफ देखकर बोला, मेरे ख्याल में आप भी कुछ खा लें। मुझे भूख नहीं, आप जल्दी करें। शाम के वक्त वो कोंडापुर से थोड़ी दूर एक चौकी पर पहुंच गए। मसूद अली ने रजिया को एक कमरे में पहुंचा कर कहा, आपको आराम की जरूरत है, आप खाना खाकर सो जाए। मैं आपका नौकर और अपना एक साथी आपके पास छोड़कर जा रहा हूँ। हमारी मंजिल अब नजदीक है, दूर नहीं। मैं 2 घंटे में वहां पहुंच जाऊंगा। खुदा मालूम वहां हालात कैसे हैं, इसलिए आपके पास आदमी भेज दूंगा। अगर आपके पास कोई जरूरी इत्तला है तो मुझे बता दीजिए। रजिया ने फैसला को अंदाज में कहा, मैं आपके साथ जाऊंगी, मुझे आराम की जरूरत नहीं। मसूद अली ने कहा, मैं इफ्तखारुद्दीन की बहन को नाराज नहीं कर सकता, लेकिन काश मुझे इस बात का यकीन होता कि कोंडापुर आपके लिए महफूज है। आपके लिए अपने भाई की मौत यकीनन एक बहुत बड़ा सानहा है, लेकिन वहां जाकर आपका गम गलत नहीं हो सकता। आपके अब्बा जान अगर वहां कोई जरूरी पैगाम पहुंचाना चाहते थे तो इसके लिए आपको भेजना भी जरूरी न था, वो मुझ पर एतमाद कर सकते थे। रजिया ने मुस्तरिब होकर कहा, आप वक्त जाया कर रहे हैं, मैं आपको सिर्फ इतना बता सकती हूँ कि मेरा फौरन कोंडापुर पहुंचना बहुत जरूरी है। मसूद अली ने कदर तवक्कुफ के बाद कहा, अगर आप किसी खतरे से भाग रही हूँ तो भी आपको मुझ पर एतमाद करना चाहिए, मैं सिद्दीक अली का भाई हूँ। रजिया ने मसूद अली की तरफ देखा और अचानक उसकी आंखों में आंसू उमड़ आए। चंद सानिये जब्त करने की नाकाम कोशिश के बाद वो फूट फूट कर रो रही थी। एक सिपाही खाने का तश्त उठाए कमरे में दाखिल हुआ। मसूद अली ने उसके हाथ से तश्त लेकर रजिया के सामने रख दिया। सिपाही चला गया। मसूद अली ने रजिया की तरफ मुतवज्जे होकर कहा, अगर आपको मेरी किसी बात से दुख पहुंचा है तो मैं माफी का ख्वाहिशगार हूँ। रजिया ने अपने आंसू पूछते हुए कहा, अगर आप पर मुझे एतमाद न होता तो मैं आपके साथ यहाँ तक क्यों आती। सुनिए, अब्बा जान ने महल से वापस आते ही मुझे बता दिया था कि अयाज अंग्रेजों के साथ बिडनूर का सौदा कर चुका है। कोंडापुर के किलादार ने उसकी हिदायत पर अमल किया था। अयाज बिडनूर के तमाम किले अंग्रेजों के कब्जे में देने का फैसला कर चुका है। मसूद अली कुछ देर सकते के आलम में रजिया की तरफ देखता रहा। भला आखिर उसने कहा, यह खबर नहायत अलमनाक है, लेकिन इसके लिए आपको कोंडापुर जाने की जरूरत न थी। रजिया ने कहा, आप नहीं जानते, इस वक्त बिडनूर की फौज मुझे तलाश कर रही होगी। अब्बा जान ने महल से आते ही यह खदशा जाहिर किया था कि वो गद्दार अब जबरदस्ती मुझसे शादी करना चाहता है, इसलिए मेरे भागने के सिवा कोई रास्ता न था। अब्बा जान को यकीन था कि आपके भाई जान मुझे किसी महफूज जगह पर पहुंचा देंगे। जब अब्बा जान अयाज के साथ मेरी मंगनी कर रहे थे तो वो ये महसूस करते थे कि वो एक बड़ा आदमी है, और मैं भी ये सोचती थी कि मैं खुशकिस्मत हूँ। खुदा के लिए मुझे किसी ऐसी जगह पहुंचा दीजिए जो इस कौम फरोश की दस्तरस से बाहर हो। मसूद अली ने उसे तसल्ली देते हुए कहा, आप इत्मीनान रखें, अब आपको कोई खतरा नहीं, लेकिन मैं आपके वालिद के मुतालिक परेशान हूँ। वो आपके साथ क्यों ना आए? नहीं, उन्हें ये डर था कि अयाज बहुत जल्द हमारे घर आएगा। वो उसे गलत फहमी में मुब्तला करने के लिए वहां ठहरना जरूरी समझते थे। अगर उन्हें मौका मिला तो वो आज रात वहां से रवाना होकर खुश्की के रास्ते सीधे मंगलौर का रुख करेंगे, और उन्होंने ये भी कहा था कि अगर मंगलौर को कोई खतरा दरपेश हुआ तो वो सरंगापट्टनम चले जाएंगे। मसूद अली ने कहा, मैं घोड़े देखता हूँ, अब शायद हमारा सफर बहुत तवील हो जाए। आप चंद रिवाले जरूर खा लीजिए, मुझे बिल्कुल भूख नहीं, आप जल्दी तैयारी करें। चंद मिनट बाद मसूद अली, रजिया और उनके साथ ही रात की तारीकी में घोड़ों पर सवार होकर वहां से रवाना हुए। اور تقریباً 4 میل سفر کرنے کے بعد جب وہ ایک ندی کے پل کے قریب پہنچے تو کسی نے بلند آواز میں کہا، ٹھہرو، کون ہے؟ مسعود علی نے گھوڑا روک کر جواب دیا، میں مسعود علی ہوں۔ 4 مسلح سپاہی آگے بڑھے اور ان میں سے ایک نے کہا، آپ کماندار صدیق علی خان کے بھائی ہیں؟ ہاں۔ اور تم کونڈاپور کی فوج کے آدمی ہو؟ جی ہاں۔ یہاں کیا کر رہے ہو؟ فوج یہاں آ گئی ہے اور ہم پڑاؤ کے گرد پہرہ دے رہے ہیں۔ قلعہ خالی ہو چکا ہے؟ جی ہاں، قلعے میں اب ملبے کے سوا کچھ نہیں رہا۔ ہم غروب آفتاب کے بعد وہاں سے نکل آئے تھے۔ مسعود علی اپنے بھائی کے متعلق کچھ پوچھنا چاہتا تھا لیکن اس میں بولنے کی سکت نہ تھی۔ رضیہ نے گھوڑا آگے بڑھاتے ہوئے پوچھا، صدیق علی کہاں ہیں؟ وہ یہیں ہیں، سپاہی نے جواب دیا۔ مسعود علی نے اطمینان کا سانس لیتے ہوئے کہا، ہمیں ان کے پاس لے چلو۔ چلیے۔ تھوڑی دیر بعد یہ لوگ صدیق علی خان اور فوج کے چند افسروں کے سامنے کھڑے تھے اور رضیہ انہیں ایاز علی کی غداری کی داستان سنا رہی تھی۔ رضیہ کا بیان سننے اور مسعود علی سے چند سوالات کرنے کے بعد صدیق علی نے کہا، مسعود، تم بہت تھکے ہوئے ہو لیکن تمہیں آج رات آرام نہیں ملے گا۔ تم 5 سواروں کے ساتھ اسی وقت شیموگا کی طرف روانہ ہو جاؤ اور وہاں قلعے کے محافظ کو موجودہ صورتحال سے خبردار کرو۔ اسے میری طرف سے یہ پیغام دو کہ انگریز مالابار اور بڈنور کے کئی ساحلی مقامات پر فوجیں اتار چکے ہیں۔ ہم نے کونڈاپور اس وقت خالی کیا ہے جبکہ دشمن کی توپیں قلعے کو ملبے کا ڈھیر بنا چکی تھی اور ان کی فوج کونڈاپور کے شمال اور جنوب میں کئی مقامات پر اتر چکی تھی اور ہمارے لیے رسد اور کمک کے تمام راستے بند ہو جانے کا خطرہ پیدا ہو چکا تھا۔ ہم قلعے کی توپیں نکال کر حیدر گڑھ اور بڈنور لے جانا چاہتے تھے لیکن اب وہ شیموگا بھیج دی جائیں گی۔ اس وقت ہمارے ساحل کی کوئی چوکی محفوظ نہیں۔ ایاز خان کی غداری کے بعد ہمارے لیے بڈنور کو بچانا ممکن نہیں لیکن میں بڈنور کی طرف پیش قدمی کرنے والی فوج پر عقب سے حملہ کر کے اسے زیادہ سے زیادہ عرصے کے لیے مصروف رکھنے کی کوشش کروں گا۔ میرے پاس اس وقت صرف 350 سوار اور 800 پیادہ سپاہی ہیں۔ زخمیوں کو ایک دستے کی حفاظت میں شیموگا روانہ کر دیا گیا ہے، اس لیے جب تک کمک نہیں پہنچتی ہم دشمن کے عقب پر اکا دکا حملوں پر اتفاق کرتے رہیں گے۔ مسعود علی نے کہا، آپ نے افتخار الدین کی ہمشیرہ کے متعلق کیا فیصلہ کیا ہے؟ صدیق علی نے جواب دیا، اب اننت پور بھی زیادہ محفوظ نہیں، اس لیے ہمیں شیموگا کو ہی اپنا فوجی مستقبل بنانا پڑے گا۔ زخمیوں اور پناہ گزینوں کا قافلہ زیادہ دور نہیں گیا ہوگا، میں رضیہ کو ان تک پہنچانے کا انتظام کرتا ہوں۔ پھر وہ ایک افسر کی طرف متوجہ ہوا، انہیں قافلے کے ساتھ شامل کرنا تمہاری ذمہ داری ہے، اپنے ساتھ 4 سپاہی لے کر ابھی روانہ ہو جاؤ۔ رضیہ نے کہا، میں یہیں رہ کر ابا جان کا انتظار کروں گی۔ صدیق علی نے جواب دیا، ہم 2-3 گھنٹے سے زیادہ یہاں نہیں ٹھہریں گے۔ میں نے کونڈاپور سے شمال کی طرف اترنے والی فوج کی نقل و حرکت معلوم کرنے کے لیے چند جاسوس بھیجے ہیں اور ان کی طرف سے اطلاع ملتے ہی ہم یہاں سے روانہ ہو جائیں گے۔ رضیہ نے کہا، میں لڑائی میں آپ کی فوج کا ساتھ دے سکتی ہوں۔ نہیں، ابھی ہماری بہنوں کے لیے تلوار اٹھانے کا وقت نہیں آیا، ابھی ہماری رگوں میں خون کے چند قطرے باقی ہیں۔ رضیہ نے کہا، اگر آپ مجھے شیموگا بھیجنا ضروری سمجھتے ہیں تو مجھے قافلے کے ساتھ بھیجنا ضروری نہیں، میں آپ کے بھائی کے ساتھ سفر کر سکتی ہوں۔ آپ کو بہت تکلیف ہوگی، مسعود راستے میں ایک لمحے کے لیے بھی نہیں رکے گا، لیکن اگر آپ مسعود کا ساتھ دے سکتی ہیں تو اس سے یہ فائدہ ضرور ہوگا کہ آپ شیموگا کے قلعے دار کو کسی اور کی نسبت زیادہ متاثر کر سکیں گے۔ رضیہ نے کہا، مجھے کوئی تکلیف نہیں ہوگی، اگر ابا جان آپ کے پاس پہنچیں تو انہیں میرے متعلق بتا دیجیے۔ صدیق علی نے کہا، بہت اچھا، مسعود علی، اب تم انہیں لے کر روانہ ہو جاؤ۔ مسعود علی کو روانہ کرنے کے 2 گھنٹے بعد صدیق علی کو جاسوسوں نے واپس آ کر اطلاع دی کہ انگریزی فوج جنرل میتھیوز کی قیادت میں حسن گدی کے درے کے قریب پہنچ کر پڑاؤ ڈال چکی ہے، اس نے اپنی فوج کو کوچ کا حکم دیا ہے۔ علی صبح جب جنرل میتھیوز کی افواج درے کے ایک تنگ گھاٹی سے گزر رہی تھیں، میسور کے سپاہیوں نے آس پاس کی چوٹیوں سے اچانک نمودار ہو کر ان کے عقب کے دستوں پر فائرنگ شروع کر دی۔ انگریزی فوج نے پلٹ کر حملہ کرنے کے بجائے اپنی رفتار تیز کر دی۔ یہ درہ دفاعی لحاظ سے بہت مضبوط خیال کیا جاتا تھا اور 7 میل تک جگہ جگہ توپیں نصب تھیں۔ صدیق علی نے اس امید پر دشمن کا تعاقب جاری رکھا کہ شاید ایاز خان کی غداری کے باوجود کسی چوکی کے سپاہی دشمن کا راستہ روکنے کی کوشش کریں، لیکن ان کی توقع ابد ثابت ہوئی۔ جنرل میتھیوز کے لیے راستہ کھلا تھا، وہ عقب سے بار بار حملہ کرنے والی فوج کے ساتھ الجھنا اپنے لیے نقصان دہ سمجھتا تھا۔ صدیق علی کے سپاہی تقریباً 150 انگریزوں کو ہلاک اور زخمی کرنے کے بعد ان کے بارود سے لدے ہوئے چند خچر چھین چکے تھے، لیکن جنرل میتھیوز کو ان نقصانات کی پرواہ نہ تھی۔ انگریزی فوج درے سے نکل کر حیدر گڑھ کے قلعے میں داخل ہوئی۔ حیدر گڑھ کے قلعے کے 700 محافظوں میں سے اکثر ایاز خان کے حکم کے مطابق بجنور پہنچ چکے تھے، باقی قلعے کے دروازے پر دشمن کے استقبال کے لیے کھڑے تھے۔ یہ قلعہ ایک بلند مقام پر تھا۔ حیدر گڑھ سے آگے بجنور کا راستہ انگریزوں کے لیے کھلا تھا، اور صدیق علی کے تھکے ماندے سپاہیوں کے لیے ان کا تعاقب جاری رکھنا ممکن نہ تھا۔ 28 جنوری 1783 کی شام بجنور کے باشندے حسرت و یاس کے عالم میں قلعے کے دروازے پر میسور کے بجائے انگریزوں کا جھنڈا دیکھ رہے تھے، اور ایاز خان کمپنی کی فوج کے افسروں کو بجنور کا سرکاری خزانہ تقسیم کرنے میں مصروف تھا۔ مسعود علی نے شموگا کے قلعے میں داخل ہوتے ہی کماندار سے ملاقات کی، اور اس نے نئے حالات سے باخبر کرتے ہی سلطان ٹیپو اور مالابار کی فوجی چوکیوں کے محافظوں کو خبردار کرنے کے لیے اپنے ہرکارے روانہ کر دیے۔ رضیہ کو اس نے اپنے مکان میں جگہ دی۔ 2 دن بعد کنڈا پور کے زخمیوں اور پناہ گزینوں کا قافلہ شموگا پہنچ گیا، اور اس کے ساتھ ہی قلعے کے محافظوں کو یہ اطلاع ملی کہ بجنور اور حیدر گڑھ پر انگریزوں کا قبضہ ہو چکا ہے۔ 4th روز سلطان کی فوج کا ایک افسر لطف علی چند دستوں کے ساتھ چتل ڈرگ سے یلغار کرتا ہوا شموگا پہنچ گیا، اور اس نے قلعے کے محافظ کو یہ خوشخبری سنائی کہ سلطان کا لشکر بہت جلد پہنچنے والا ہے۔ اگلے روز رضیہ قلعے دار کے گھر میں عصر کی نماز پڑھ رہی تھی کہ اسے باہر فوج آ رہی ہے، فوج آ رہی ہے کا شور سنائی دیا۔ وہ نماز ختم کر کے اٹھی اور قلعے دار کی بیوی اور لڑکیوں کے ساتھ مکان کے دروازے میں کھڑی ہو کر وسیع احاطے کی طرف جھانکنے لگی۔ مسعود علی چند افسروں کے ساتھ صحن میں کھڑا تھا۔ تھوڑی دیر بعد صدیق علی گھوڑا دوڑاتا ہوا قلعے کے اندر داخل ہوا، اور رضیہ اسے دیکھ کر اپنے دل میں خوشگوار دھڑکنیں محسوس کرنے لگی۔ پھر چند ثانیے بعد سواروں کے دستے داخل ہو رہے تھے، اور رضیہ کی نگاہیں ان میں اپنے باپ کو تلاش کر رہی تھی۔ مسعود علی بھاگتا ہوا آگے بڑھا، صدیق علی نے اسے دیکھ کر اپنا گھوڑا روکا اور نیچے اتر کر اس کے ساتھ باتیں کرنے لگا۔ رضیہ اپنے باپ کے متعلق سننے کے لیے بیتاب تھی، اور اسے اپنا سانس بھی بھاری محسوس ہو رہا تھا۔ مسعود علی کے ساتھ کچھ دیر باتیں کرنے کے بعد صدیق علی نے قلعے دار اور اس کے ساتھیوں کی طرف دیکھا، اور آگے بڑھ کر اس کے ساتھ باتوں میں مصروف ہو گیا۔ رضیہ کی قوت برداشت جواب دے چکی تھی۔ اچانک وہ مکان سے باہر نکل آئی اور تیزی سے قدم اٹھاتی ہوئی صدیق علی کی طرف بڑھی۔ مسعود علی نے صدیق علی کے کندھے پر ہاتھ رکھتے ہوئے کہا، بھائی جان رضیہ آ رہی ہے، وہ اپنے باپ کے متعلق بہت پریشان ہے۔ صدیق علی نے مڑ کر رضیہ کی طرف دیکھا، اور رضیہ کے پاؤں اچانک زمین سے پیوست ہو کر رہ گئے۔ وہ پتھرائی ہوئی آنکھوں سے صدیق علی کا مغموم چہرہ دیکھ رہی تھی۔ صدیق علی آہستہ آہستہ قدم اٹھاتا ہوا اس کے قریب پہنچا، اور اس نے کہا، رضیہ مجھے افسوس ہے کہ میں تمہارے لیے کوئی اچھی خبر نہیں لایا۔ ابا جان کہاں ہیں؟ رضیہ نے ڈوبتی ہوئی آواز میں سوال کیا۔ صدیق علی نے مغموم لہجے میں جواب دیا، مجھے افسوس ہے کہ میں انہیں اپنے ساتھ نہیں لا سکا، اب وہ ہم سے بہت دور جا چکے ہیں۔ میں نے ان کا پتہ کرنے کے لیے بجنور میں اپنا ایک جاسوس بھیجا تھا، تمہارے نوکروں نے اسے بتایا کہ انہوں نے اسی روز رات کے وقت بجنور سے فرار ہونے کی کوشش کی تھی، لیکن شہر سے تھوڑی دور ایاز خان کے آدمیوں نے انہیں جا لیا۔ وہ رات کی تاریکی میں سڑک چھوڑ کر ایک طرف بھاگنے لگے، لیکن وہ گھوڑے سمیت ایک گہرے کھڈ میں جا گرے۔ ایک نوکر آخری وقت تک ان کے ساتھ تھا، اور میرا جاسوس اس سے مل کر ان کی موت کی تصدیق کر چکا ہے۔ رضیہ سکتے کے عالم میں کھڑی تھی۔ مسعود علی اور قلعے دار آگے بڑھے۔ قلعے دار نے کہا، بیٹی مجھے تمہارے باپ کی موت کا افسوس ہے۔ رضیہ کوئی جواب دیے بغیر مڑی، اور آہستہ آہستہ قدم اٹھاتی ہوئی مکان کی طرف چل دی۔ इशा की नमाज के बाद किलेदार मस्जिद से निकलकर अपने मकान की तरफ जा रहा था कि सिद्दीक अली ने आगे बढ़कर उसका रास्ता रोकते हुए कहा, मैं नासिरुद्दीन की साहबजादी से कुछ कहना चाहता हूँ। चलिए, मेरी बीवी कहती थी कि उसने अपने बाप की मौत की खबर सुनने के बाद किसी से बात नहीं की, अगर आप उसे तसल्ली दे सकें तो बहुत अच्छा होगा। सिद्दीक अली किलेदार के साथ मकान के अंदर दाखिल हुआ। किलेदार ने एक कमरे के दरवाजे पर रुकते हुए कहा, वो इस कमरे में है। सिद्दीक अली ने आहिस्ता से दरवाजा खटखटाया। कौन है? अंदर से आवाज आई, मैं सिद्दीक अली हूं। कमरे में पांव की आहट सुनाई दी और फिर नीम व किवाड़ की ऊंट से रजिया की आवाज आई, मेरा ख्याल था कि आप कहीं जा चुके हैं। सिद्दीक अली ने जवाब दिया, मैं इस किले में पनाह लेने वाले जख्मियों के मिजाज पुरसी में मसरूफ था, लेकिन अगर मैं कहीं चला गया होता तो भी ये कोई गैर मुतवक्के बात ना होती। जो हादसा आप पर गुजरा है मुझे इसका पूरा एहसास है, लेकिन काश तसल्ली के अल्फाज आपके जख्मों का मदावा बन सकते। हमें अभी थोड़ी देर पहले बिजनूर और हैदरगढ़ से अंग्रेजी अफवाज की नकलो हरकत की इत्तला मिली है, लेकिन अभी ये मालूम नहीं हो सका कि उनकी मंजिल मकसूद किधर है। मुमकिन है कि दो एक रोज तक मुझे किसी और महाज पर जाना पड़े, इसलिए मैं ये चाहता हूँ कि आपको किसी महफूज जगह पहुँचा दिया जाए। मुझे आपके नौकर ने बताया है कि बंगलौर में आपके कोई अजीज रहते हैं। बंगलौर में हमारे रिश्तेदार हैं, लेकिन मैंने होश संभालने के बाद आज तक उन्हें नहीं देखा। मैं उनका सहारा तलाश करने के बजाय इस किले में जान दे देना आसान समझती हूँ। सिद्दीक अली ने कदर तवक्कुफ के बाद कहा, अगर आपको किसी और जगह जाना पसंद नहीं तो सरंगापट्टनम में हमारे घर का दरवाजा आपके लिए हर वक्त खुला है, आपको वहाँ कोई तकलीफ नहीं होगी। मुझे उम्मीद है कि मेरी अम्मी जान आपकी दिलजोई कर सकेंगी। अगर आपको वहाँ जाने में कोई एतराज न हो तो मैं कल ही आपके सफर का बंदोबस्त कर दूंगा। आपका नौकर और चंद सिपाही आपके साथ जाएंगे। सिद्दीक अली रजिया की तरफ से कोई जवाब के बजाय दरवाजे की ओर से उसकी सिसकियां सुन रहा था, और ये सिसकियां आहिस्ता आहिस्ता दबी दबी चीखों में तब्दील हो रही थी। किलेदार ने कहा, बेटी, मैं सिद्दीक अली के अब्बा जान को जानता हूँ। सरंगापट्टनम में उनके घर से बेहतर तुम्हारे लिए कोई और जाय पनाह नहीं हो सकती। शैमोगा अब हमारी फौज का मरकज बनने वाला है, इसलिए मैं भी अपने बच्चों को यहाँ से भेज रहा हूँ। किलेदार का एक नौकर तेजी से कदम उठाता हुआ उनके करीब पहुंचा और बोला, एक अफसर दरवाजे पर खड़ा है, वो आपसे इसी वक्त मिलना चाहता है। उसे मुलाकात के कमरे में बिठाओ, मैं भी आता हूँ। नौकर चला गया तो किलेदार ने सिद्दीक अली से कहा, मुझे ऐसा महसूस होता है कि हम कोई अहम खबर सुनने वाले हैं, आप इन्हें तसल्ली दें, मैं उससे पता करता हूँ। किलेदार मुलाकात के कमरे की तरफ चल दिया और सिद्दीक अली ने कदर तवक्कुफ के बाद कहा, रजिया, अगर आपको हमारे घर जाने में कोई एतराज ना हो तो मैं चाहता हूँ कि आप कल यहाँ से रवाना हो जाएं। रजिया ने अपनी सिसकियां जब्त करने की कोशिश करते हुए कहा, आपके आने से थोड़ी देर पहले मैं ये सोच रही थी कि अब इस दुनिया में हमारे लिए कोई जगह नहीं। आप बहुत रहमदिल हैं। आपका मतलब है कि मैं पत्थर नहीं हूँ? रजिया ने कहा, काश मैं आपकी फौज में शामिल होकर अपने भाई और बाप का इंतकाम ले सकती। सिद्दीक अली ने जवाब दिया, आपके भाई और अब्बा जान का खून रायगा नहीं जाएगा। किलेदार का नौकर भागता हुआ आया और उसने कहा, वो आपको बुला रहे हैं, अंग्रेजों की पेशकदमी के मुतालिक कोई अहम खबर आई है। सिद्दीक अली ने कहा, रजिया, काश मेरे पास बातों के लिए वक्त होता। अगर मुझे इसी वक्त किसी मुहिम पर जाना पड़ा तो मेरी गैर हाजिरी में किलेदार तुम्हारे सफर का बंदोबस्त कर देगा। उसके बाद उसने नौकर की तरफ मुतवज्जे होकर कहा, चलो। रजिया चंद मिनट किवाड़ से लगी खड़ी रही, फिर अपने बिस्तर के करीब एक मोंढे पर बैठ गई। सरंगापट्टनम में सिद्दीक अली के वालदेन और उसके घर के मुख्तलिफ ख्याली तस्वीरें उसके जहन में आ रही थी। कभी उसे ये ख्याल आता कि जब जंग के बाद सिपाही अपने घरों को लौटेंगे तो वो सिद्दीक अली और मसूद अली की माँ के साथ बालकनी में खड़ी उनकी राह देख रही होगी और उसकी निगाहों के सामने उम्मीदों के चिराग रोशन हो जाते। और कभी वो ये सोचती कि मैदान जंग से कोई एलची एक उम्र रसीदा माँ को आकर ये पैगाम देगा कि तुम्हारे जवां साल बेटे लड़ाई में काम आ चुके हैं। और उसकी निगाहों के सामने भयानक तारीकियां छा जाती। जहाज पर सिद्दीक अली के साथ इब्तदाई मुलाकात को वो एक इत्तफाकी हादसा समझती थी, लेकिन कोंडापुर से रुखसत होते वक्त उसे अफसोस था कि उनके रास्ते एक दूसरे से इतनी जल्दी जुदा हो गए हैं। ताहम यह एहसास इतना शदीद न था कि वो मुड़कर पीछे देखती, लेकिन अब दुनिया बदल चुकी थी और सिद्दीक अली उसके लिए जिंदगी का आखिरी सहारा बन चुका था। अपने भाई और अपने बाप की मौत के बाद वो बार बार ये सोच रही थी कि अगर सिद्दीक अली ना होता तो ये दुनिया मेरे लिए कितनी तारीख होती। वो देर तक अपने माजी, हाल और मुस्तकबिल के मुतालिक सोचती रही। करीब एक घंटे बाद उसे किले के सहन में घोड़ों की टाप सुनाई दी और उसका दिल बैठने लगा। सिद्दीक अली कहीं जा रहा है, सिद्दीक अली किसी खतरनाक मुहिम पर जा रहा है, शायद वो वापस ना आए। नहीं नहीं सिद्दीक अली, तुम मत जाओ, अब दुनिया में मेरा कोई नहीं, मैं अकेली हूँ। मैं अब इफ्तखारुद्दीन की बहन और नासिरुद्दीन की बेटी नहीं हूँ। अब बिडनूर के महल मेरे नहीं हैं, मैं एक बेबस लड़की हूँ। सिद्दीक अली, मुझे अपने साथ ही ले चलो, मैं गोलियों की बारिश में तुम्हारा साथ दे सकती हूँ। रजिया के दिलो दिमाग में एक हिजान बरपा था। वो उठकर कमरे से बाहर निकली तो उसके पांव लड़खड़ा रहे थे। वो किले के सहन में दाखिल हुई। सदर दरवाजे पर सिपाहियों की आवाजें और किले से बाहर घोड़ों की टापें सुनाई दे रही थी। रजिया की हालत उस मुसाफिर की थी जिसका काफिला उसे सहरा में तन्हा छोड़कर आगे जा चुका हो। वो देर तक बेहिसो हरकत खड़ी रही। आसमान से एक सितारा टूटा और दम भर के लिए तारीख फिजा में नूर के खजाने बिखेर कर रूपोश हो गया। अचानक उसे किसी की आवाज सुनाई दी। रजिया ने किलेदार की आवाज पहचानते हुए जवाब दिया, मैं रजिया हूँ। सिद्दीक अली कहाँ है? वो एक मुहिम पर जा चुके हैं, लेकिन आप यहाँ क्या कर रही हैं? चलिए अंदर, वो मुझे आपके मुतालिक ताकीद कर गए हैं, आपके सफर का बंदोबस्त हो जाएगा, अब आपको आराम करना चाहिए। वो कहाँ गए हैं? वो अनंतपुर गए हैं। अभी अनंतपुर की फौज का एक अफसर यहाँ पहुंचा था और उसने हमें इत्तला दी है कि अंग्रेजों की फौज अनंतपुर का रुख कर रही है और बिडनूर का गवर्नर वहां के सिपाहियों को ये हिदायत भेज चुका है कि किला किसी मजाहमत के बगैर अंग्रेजों के हवाले कर दिया जाए। सिद्दीक अली 300 सवारों के साथ रवाना हो चुका है, अगर वो वक्त पर पहुंच गया तो मुझे यकीन है कि अनंतपुर का किला बचाया जा सकेगा। उनका भाई कहाँ है? वो भी फौज के साथ जा चुका है, लेकिन आपको सरंगापट्टनम पहुंचाने के लिए 3 सिपाही छोड़ गए हैं। सिद्दीक अली ने अपने वालिद के नाम एक मुख्तसर सा खत लिखकर आपके नौकर को दे दिया है। रजिया ने कहा, अगर आप मुझे भेजना चाहते हैं तो मैं इसी वक्त यहाँ से रवाना होना चाहती हूँ। ये वक्त मौजू नहीं, आप रात को आराम करें, सुबह देखा जाएगा। रजिया ने कदर तवक्कुफ के बाद कहा, अनंतपुर में आपकी मुहिम ज्यादा खतरनाक तो नहीं? अनंतपुर का किला हमारा मजबूत तरीन किला है, वहां 60 बड़ी तोपें नसब हैं। अगर सिद्दीक अली के पहुंचने से पहले गद्दारों ने उसे दुश्मन के हवाले न कर दिया तो हम अंग्रेजों से बिडनूर और हैदरगढ़ की शिकस्त का बदला ले सकेंगे। रजिया ने कहा, मैं पिछले पहर यहां से रवाना हो जाऊंगी और उस वक्त आपको जगाना मुनासिब न होगा, इसलिए आप सोने से पहले मेरे साथ जाने वाले सिपाहियों को हिदायत कर दें, वो पिछले पहर तैयार रहें। बहुत अच्छा, लेकिन अगर आप एक दिन और ठहर सकें तो मुमकिन है परसों तक मैं आपके साथ अपने बाल बच्चों को भी रवाना कर दूं। नहीं नहीं, मैं यहाँ नहीं रहना चाहती, रजिया ये कहकर वापस मुड़ी। किलेदार के मकान के सामने उसे अपना नौकर दिखाई दिया। वो जल्दी से आगे बढ़कर बोला, मैं आपको तलाश कर रहा था, सिद्दीक अली कहाँ चले गए हैं? वो ताकीद करते थे कि हम यहाँ से फौरन सरंगापट्टनम रवाना हो जाएं। उन्होंने अपने वालिद के नाम मुझे ये खत लिखकर दिया था। लीजिए, रजिया ने कागज का पुर्जा अपने नौकर के हाथ से ले लिया और कहा, मैं अभी किलेदार से मिल चुकी हूँ, तुम जाकर तैयारी करो, हम पिछले पहर यहाँ से रवाना हो जाएंगे। थोड़ी देर बाद रजिया अपने कमरे के अंदर चिराग की रोशनी में सिद्दीक अली का मुख्तसर सा खत पढ़ रही थी। अब्बा जान और अम्मी जान, मैं एक बेसहारा लड़की को आपके पास भेज रहा हूँ, मेरे पास तफसीलात बयान करने का वक्त नहीं। रजिया को आपकी मोहब्बत, शफक्कत और नेक दुआओं की ज़रूरत है और मुझे यकीन है कि आप उसे मायूस नहीं करेंगे। आपका बेटा सिद्दीक अली। صدیق علی آنندپور کے قلعے کے دروازے کے برج پر کھڑا مغرب کی سمت انگریز سواروں کی فوج دیکھ رہا تھا۔ ان کے ہر اول دستے معمولی رفتار سے قلعے کی طرف بڑھ رہے تھے۔ سب سے آگے ایک سوار سفید جھنڈا بلند کیے ہوئے تھا۔ تھوڑی دیر بعد یہ سوار قلعے کی توپوں اور بندوقوں کی زد میں آ چکے تھے۔ صدیق علی کے اشاروں پر چند سپاہیوں نے ہوائی فائر کیے۔ اس کے بعد ایک توپ چلائی گئی اور انگریز فوج جو اطمینان سے آگے بڑھ رہی تھی رک گئی۔ چند منٹ بعد انگریزی فوج کے چار سوار جن میں سے ایک کے ہاتھ میں سفید جھنڈا تھا گھوڑا دوڑاتے ہوئے قلعے کے دروازے کے قریب پہنچے اور ان میں سے ایک نے جو فوج کا کوئی بڑا افسر معلوم ہوتا تھا بلند آواز میں کہا، سفید جھنڈے پر گولی چلانا جنگ کے اصولوں کے خلاف ہے۔ تمہارا کماندار ہمارے ساتھ وعدہ کر چکا ہے کہ وہ قلعہ ہمارے حوالے کر دے گا۔ اگر کماندار کی نیت بدل گئی ہے تو یہ اس کے معاہدے کی خلاف ورزی ہوگی جو بڈنور کے گورنر نے ہمارے ساتھ کیا ہے۔ صدیق علی نے جواب دیا، بڈنور کا گورنر حکومت میسور کا غدار ہے اور اس کے کماندار کو پھانسی دی جا چکی ہے جس نے ایک غدار کے حکم کی تعمیل کا ارادہ کیا تھا۔ ہم نے تمہارے سفید جھنڈے پر گولی نہیں چلائی بلکہ تمہیں خبردار کیا تھا کہ تم اس امید پر قلعے کی توپوں کی زد میں آنے کی کوشش نہ کرو کہ یہاں سب غدار بستے ہیں۔ انگریز افسر نے کہا، ایاز خان نے بڈنور کے گورنر کی حیثیت سے اس قلعے کے متعلق ہمارے ساتھ معاہدہ کیا ہے اور میسور کی حکومت اپنے ایک با اختیار گورنر کی طرف سے کیے گئے معاہدے کی پابند ہے۔ بڈنور کے گورنر کی سرکاری حیثیت اس دن ختم ہو گئی تھی جب اس نے تمہارے ساتھ بڈنور اور حیدر گڑھ کا سودا کیا تھا۔ اس کے بعد وہ ایک غدار ہے۔ ہم تمہیں خبردار کرتے ہیں کہ تم غلطی کر رہے ہو۔ تم چند گھنٹوں سے زیادہ ہمارے لشکر کا مقابلہ نہیں کر سکتے۔ ہم تمہیں 15 منٹ سوچنے کے لیے مہلت دیتے ہیں۔ اس کے بعد اگر تم نے مزاحمت کی تو ہم بدعہدی کے جرم میں اس قلعے کے کسی سپاہی کو زندہ نہیں چھوڑیں گے۔ صدیق علی نے جواب دیا، اگر تم 2 منٹ کے اندر اندر واپس نہ چلے گئے تو میں سپاہیوں کو گولی چلانے کا حکم دے دوں گا۔ انگریز سپاہیوں نے چند ثانیے آپس میں کچھ باتیں کی، اس کے بعد اپنے گھوڑوں کی باغیں موڑ لی۔ اچانک صدیق علی کو دائیں طرف حد نگاہ پر چند سوار دکھائی دیے۔ اس نے ایک افسر کے ہاتھ سے دوربین لی اور افق کی طرف دیکھنے لگا۔ یہ ہمارے آدمی معلوم ہوتے ہیں، اس نے بلند آواز میں کہا۔ اس کے بعد اسے 5 سوار اچھی طرح دکھائی دینے لگے اور پھر اچانک وہ اپنے دل میں ناخوشگوار دھڑکنے محسوس کرنے لگا۔ چند ثانیے غور سے دیکھنے کے بعد اس نے دوربین نیچے کرتے ہوئے اپنے بھائی کی طرف دیکھا اور کہا، مسعود، رضیہ نے میرا کہا نہیں مانا۔ نیچے جا کر پہرے داروں سے کہو کہ وہ انہیں اندر آنے دیں۔ انگریز محاصرے کے لیے اپنی صفیں درست کر رہے ہیں اور ابھی شاید ان کی توجہ اس طرف مبذول نہیں ہوئی، لیکن ممکن ہے کہ وہ انہیں قلعے میں داخل ہونے سے روکنے کی کوشش کریں۔ مسعود جلدی سے نیچے اتر گیا اور صدیق علی اضطراب کی حالت میں کبھی اپنے بائیں ہاتھ انگریزوں کی فوج کی طرف دیکھ رہا تھا اور کبھی اپنے دائیں جانب قلعے کی سمت آنے والے 5 سواروں کی طرف۔ اب وہ دوربین کے بغیر بھی رضیہ اور اس کے ساتھیوں کو پہچان سکتا تھا۔ اچانک انگریزوں کی فوج کے چند سوار گھوڑے بھگاتے ہوئے آگے بڑھے اور انہوں نے رضیہ اور ان کے ساتھیوں کو گھیرے میں لینے کی کوشش کی، لیکن فصیح سے گولیوں کی بارش کے باعث انہیں پیچھے ہٹنا پڑا۔ انگریز سپاہیوں نے جواب میں گولیاں برسائیں، لیکن اتنی دیر میں رضیہ اور اس کے ساتھی قلعے کے اندر داخل ہو چکے تھے۔ صدیق علی بھاگتا ہوا صحن میں پہنچا۔ اسے اپنے جذبات کا صحیح اندازہ نہ تھا۔ رضیہ کا چہرہ پسینے سے شرابور تھا۔ چند ثانیے اسے اس بات کا احساس نہ ہوا کہ وہ اجنبی لوگوں کے درمیان کھڑی ہے۔ پھر اس نے صدیق علی کی طرف دیکھا اور جلدی سے گردن نیچے کر کے اپنا نقاب درست کرنے لگی۔ مسعود علی نے اسے گھوڑے سے اترنے کے لیے سہارا دیا اور صدیق علی نے آگے بڑھ کر کہا، رضیہ، تم نے بہت برا کیا۔ اس قلعے میں 400 عورتیں اور بچے پہلے ہی پناہ لے چکے ہیں اور خدا معلوم اس کی دیواریں کب تک دشمن کی گولہ باری کے سامنے ٹھہر سکیں۔ رضیہ نے جواب دیا، میں اس قلعے میں پناہ لینے نہیں آئی۔ آپ میرا نام اپنے سپاہیوں میں شمار کر سکتے ہیں۔ صدیق علی نے کہا، اگر آپ عورتوں اور بچوں کی خبر گیری کر سکیں تو میں اسے غنیمت سمجھوں گا۔ مسعود، انہیں خواتین کے پاس پہنچا دو۔ چلیے، مسعود علی نے کہا اور رضیہ کچھ کہے بغیر اس کے ساتھ قلعے کے اس حصے کی طرف چل پڑی جہاں عورتیں اور بچے ٹھہرے ہوئے تھے۔ صدیق علی نے اپنے افسروں اور سپاہیوں کی طرف دیکھا اور کہا، میرے دوستوں، ہمارے عزم اور استقلال کے امتحان کا وقت آ پہنچا ہے۔ میں یہ ہدایت لے کر آیا ہوں کہ جب تک ہمارا لشکر یہاں نہیں پہنچتا، اس قلعے کی ہر قیمت پر حفاظت کی جائے۔ اگر یہ قلعہ دشمن کے قبضے میں چلا گیا تو یہ تمام علاقہ خطرے میں پڑ جائے گا۔ انگریز کو فتوحات کا شوق ہزاروں میل دور سے یہاں تک لے آیا ہے۔ اس نے سات سمندر پار اپنی قوم کی سطوت کے پرچم لہرانے کے لیے ہمارے ساتھ جنگ مول لی ہے، اور اس جنگ میں فتح یا شکست اس کے لیے زندگی اور موت کا مسئلہ نہیں، لیکن ہم اپنی عزت، اپنی آزادی اور اپنی بقا کے لیے لڑ رہے ہیں۔ ہمیں زندہ رہنے کے لیے اپنے دشمنوں کے سامنے یہ ثابت کرنا ہے کہ تم جس جنگل میں شکار کھیلنے آئے ہو، وہاں بھیڑ بکریوں کے ریوڑ نہیں، شیر بستے ہیں۔ ایک سپاہی کی زندگی میں ایسا وقت آتا ہے جب اسے فتح اور شکست سے بے نیاز ہو کر اپنی جان کی قربانی دینی پڑتی ہے۔ ہمیں بر وقت کمک پہنچ جائے اور ہم دشمن کو ڈھکیل کر سمندر کی طرف لے جائیں، اور یہ بھی ہو سکتا ہے کہ ہم وطن کی آزادی کے لیے اپنی جانیں قربان کر دیں۔ دونوں صورتوں میں ہماری آئندہ نسلیں ہمارے متعلق یہ نہیں کہہ سکیں گی کہ ہم نے ذلت کا راستہ اختیار کیا تھا۔ میں تمہیں اس بات کا یقین دلا سکتا ہوں کہ اس قلعے کی ہر سپاہی کی قربانی قوم کے ہزاروں افراد کو تباہی اور بربادی سے بچا سکے گی۔ ہمیں یہ ثابت کرنا ہے کہ دشمن ہماری لاشیں روندے بغیر اننت پور سے آگے نہیں بڑھ سکتا۔ ایک گھنٹے بعد لڑائی شروع ہو چکی تھی اور انگریزوں کی توپیں چاروں طرف سے قلعے پر گولہ باری کر رہی تھیں۔ قلعے میں بارود کے ذخائر کا اندازہ لگانے کے بعد صدیق علی سپاہیوں کو یہ ہدایات دے چکا تھا کہ وہ اشد ضرورت کے بغیر فائر نہ کریں۔ تیسرے پہر انگریزوں نے چاروں طرف سے قلعے پر دھاوا بولنے کی کوشش کی، لیکن قلعے کی توپوں نے پہلی بار پوری شدت سے گولہ باری کی اور حملہ آوروں کو شدید نقصان اٹھانے کے بعد پیچھے ہٹنا پڑا۔ اس کے بعد دشمن صرف اپنے توپ خانے سے گولے برسانے پر اتفا کرتا رہا۔ غروب آفتاب کے وقت صدیق علی اپنی آنکھوں سے دوربین لگائے قلعے کے ایک برج پر کھڑا تھا۔ قلعے کے گرد دشمن کی تعداد پہلے سے زیادہ ہو چکی تھی اور وہ چاروں طرف چھوٹی چھوٹی توپوں کی جگہ بھاری توپیں نصب کر رہے تھے۔ مغرب کی اذان سن کر صدیق علی فصیل سے نیچے اترا اور نمازیوں کی صف میں کھڑا ہو گیا۔ اچانک باہر سے توپوں کا ایک گولہ فصیل کے اوپر برج پر لگا اور اس کے ریزے اڑ کر صحن میں آ گرے۔ پھر پوری شدت کے ساتھ چاروں طرف سے گولہ باری ہونے لگی۔ نماز ختم کرنے کے بعد سپاہی اور افسر اپنے اپنے مورچوں میں کھڑے ہو گئے۔ یہ رات قیامت کی رات تھی۔ دشمن کا توپ خانہ اندھا دھن آگ برسا رہا تھا۔ قلعے کی کئی برج ٹوٹ چکے تھے، چھتوں اور فصیلوں میں جگہ جگہ شگاف پڑ چکے تھے، کئی سپاہی زخمی اور شہید ہو چکے تھے۔ پچھلے پہر صدیق علی فصیل کا چکر لگانے کے بعد نیچے اترا اور ایک سپاہی کے ہاتھ سے مشعل لے کر قلعے کے اندر گشت کرنے لگا۔ جگہ جگہ اپنے ساتھیوں کی لاشیں دیکھنے کے بعد وہ ایک وسیع کمرے میں داخل ہوا جہاں چند عورتیں زخمیوں کی تیمارداری کر رہی تھی۔ کمرے کے ایک سرے پر ایک سپاہی جس کی قمیص خون سے تر تھی درد سے کراہ رہا تھا اور رضیہ اس کے زخم پر پٹی باندھ رہی تھی۔ صدیق علی اس کے قریب پہنچ کر رکا۔ رضیہ نے اس کی طرف دیکھا اور پھر نظریں جھکا لی۔ صدیق علی کچھ کہنا چاہتا تھا لیکن اس کے حلق سے آواز نہ نکل سکی۔ وہ واپس مڑا اور تیزی سے قدم اٹھاتا ہوا کمرے سے باہر نکل آیا۔ تھوڑی دیر بعد وہ دوبارہ فصیل پر پہنچا اور چاروں طرف چکر لگانے اور سپاہیوں کو ہدایات دینے کے بعد دروازے کے قریب ایک برج کے نیچے کھڑا ہو گیا۔ رات کی تاریکی میں قلعے کے چاروں طرف توپوں کے دہانوں سے آگ کے شعلے اژدہوں کے پھنکار سے زیادہ مہیب معلوم ہوتے تھے۔ اچانک اسے اپنے قریب کسی کی دبی دبی سسکیاں سنائی دی۔ کون ہے؟ اس نے چونک کر سوال کیا۔ میں ہوں رضیہ، کسی نے گھٹی ہوئی نسوانی آواز میں جواب دیا۔ آپ یہاں کیا کر رہی ہیں؟ کچھ نہیں، اس نے جواب دیا۔ آپ مجھ سے خفا ہیں؟ صدیق علی نے جواب دیا، میں تم سے خفا نہیں ہوں رضیہ، لیکن تمہیں یہاں نہیں آنا چاہیے تھا۔ لیکن یہاں سینکڑوں عورتیں موجود ہیں، میرے آنے سے کیا فرق پڑ گیا ہے؟ صدیق علی نے جواب دیا، یہ عورتیں اننت پور کی طرف دشمن کی اچانک پیش قدمی کے باعث مجبوری کی حالت میں یہاں جمع ہو گئی ہیں، لیکن تمہارے لیے ایسی کوئی مجبوری نہ تھی، میں نے تمہیں اپنے گھر پہنچانے کا انتظام کر دیا تھا۔ رضیہ نے سسکیاں لیتے ہوئے کہا، یہاں آ کر مجھے موت کا ڈر نہیں۔ मेरे लिए ये बात नाकाबिल बर्दाश्त है कि आप मुझसे खफा हों। मैं तुमसे खफा नहीं रजिया, लेकिन काश मैं तुम्हें यह समझा सकता कि हम यहाँ जिंदगी के बजाय मौत से ज्यादा करीब हैं। दुश्मन अपनी पूरी कुव्वत यहाँ जमा कर रहा है, खुदा मालूम कल तक वो कितनी और बड़ी तोपें इस किले के सामने नसब कर देगा। हमारे बारूद का जखीरा अब ज्यादा से ज्यादा एक दिन और चलेगा। मेरे सिपाहियों के हौसले बुलंद हैं, लेकिन औरतों और बच्चों का मसला हमारे लिए बहुत परेशान कुन है। काश तुम मेरा कहा मान लेती। रजिया ने कहा, मुझे मालूम नहीं कि मैं यहाँ क्यों आ गई हूँ। मैं सिर्फ ये जानती हूँ कि हमारी मंजिल एक है और हमारे रास्ते एक दूसरे से जुदा नहीं हो सकते। सिद्दीक अली ने कदर तवक्फ के बाद कहा, रजिया तुम सिर्फ इसलिए यहाँ आई हो कि मैं यहाँ था। सिद्दीक अली को जवाब में अल्फाज के बजाय सिसकियां सुनाई देने लगी। उसने कहा, रजिया सच कहो, तुम्हारे दिल में ये ख्याल नहीं आया था कि मैं शायद अनंतपुर से वापस आकर तुम्हें न देख सकूं। रजिया की सिसकियां अचानक बंद हो गई और उसने चंद सानिये तवक्कुफ के बाद जवाब दिया, मुझे सिर्फ इस बात का एहसास था कि आप किसी खतरनाक मुहिम पर रवाना हो चुके हैं और मैं खतरे के वक्त आपसे दूर रहना नहीं चाहती थी। आप मेरी हिफाजत के ख्याल से मुझे श्रृंगापट्टनम भेजना चाहते थे, लेकिन आपके बगैर मेरे लिए जिंदगी के कोई माने न थे। अचानक एक खौफनाक धमाका सुनाई दिया और उसके बाद बुर्ज के एक सुतून और छत की कुछ ईंटें नीचे गिर पड़ी। फिर बयक वक्त एक की जुबान से रजिया और दूसरे की जुबान से सिद्दीक अली के अल्फाज निकले और वो इस्तराब की हालत में एक दूसरे की गिरफ्त में आ चुके थे। रजिया तुम ठीक हो ना? मैं बिल्कुल ठीक हूँ। आपके मुतालिक डर गई थी, आपको कोई चोट तो नहीं आई? सिद्दीक अली ने उसे अपनी गिरफ्त से आजाद करते हुए कहा, रजिया तुम नीचे चली जाओ। भाईजान भाईजान, चंद कदम के फासले से मसूद अली की आवाजें सुनाई दी। क्या है मसूद? मसूद तेजी से कदम बढ़ाता हुआ आगे बढ़ा और बोला, भाईजान ये बुर्ज गिर रहा है, आप एक तरफ हट जाएं। बहुत अच्छा, तुम रजिया को नीचे ले जाओ। मसूद अली ने रजिया की तरफ आंखें फाड़ फाड़ कर देखते हुए कहा, आप यहाँ क्या कर रही हैं? चलिए। रजिया कुछ कहे बगैर उसके साथ फसील से नीचे उतर आई। सिद्दीक अली आहिस्ता आहिस्ता फसील पर चलता हुआ आगे बढ़ा। सिपाही अपनी अपनी जगह खड़े थे और सिद्दीक अली को उनका सुकूत चीखों से ज्यादा इस्तराब अंगेज महसूस होता था। दुश्मन की गोलाबारी हर लहजा शिद्दत इख्तियार कर रही थी। थोड़ी देर बाद वो फसील के दूसरे हिस्से पर एक अफसर से बातें कर रहा था कि अचानक नीचे सहन से किसी ने बुलंद आवाज में कहा, कमांडर साहब, कमांडर साहब। सिद्दीक अली ने आगे बढ़कर जवाब दिया, मैं यहाँ हूँ, क्या बात है? मसूद अली खान जख्मी हो गए हैं, आप नीचे आए। सिद्दीक अली का दिल बैठ गया, वो जल्दी से नीचे उतरा और सिपाहियों के साथ भागता हुआ एक कमरे में दाखिल हुआ। मसूद अली जाकनी के आलम में फर्श पर पड़ा था, उसके सीने से खून का फव्वारा छूट रहा था। चंद सिपाही उसके गिर्द खड़े थे और रजिया एक सख्ते के आलम में उसके करीब बैठी हुई थी। मसूद, मसूद, सिद्दीक अली ने उसके करीब बैठते हुए कहा। मसूद अली के होठों पर एक हल्की सी मुस्कुराहट नमूदार हुई और फिर चंद सानिये बाद उसने आंखें बंद करके गर्दन ढीली छोड़ दी। रजिया की पथराई आंखों से आंसुओं का सैलाब फूट निकला। एक अफसर कमरे में दाखिल हुआ और उसने सिद्दीक अली के करीब आकर कहा, जनाब अब सुबह हो रही है और दुश्मन की नकल व हरकत से मालूम होता है कि वो किले पर धावा बोलने का इरादा कर रहा है। दिन के 8 बजे तक किले की फसील जगह जगह टूट चुकी थी। अंदर कई मकान मलबे के ढेर बन चुके थे। लड़ने वाले सिपाहियों की निस्बत जख्मी और शहीद होने वाले मुजाहिदों की तादाद ज्यादा थी। सिपाहियों के अलावा कई औरतें और बच्चे गिरती हुई छतों के मलबे के नीचे दबकर हिलाक हो चुके थे। दोपहर के वक्त दुश्मन ने एक बार फिर किले पर यूरिश करने की कोशिश की, लेकिन किले के मुहाफिजों ने तोपों और बंदूकों की शदीद फायरिंग से उन्हें पीछे हटने पर मजबूर कर दिया। किले के मुहाफिजों की यह कामयाबी बुझते हुए चिराग की आखिरी लौ थी। उनका बारूद खत्म हो चुका था और सिद्दीक अली उन्हें यह हुक्म दे चुका था कि अब तोपों से काम न लिया जाए। अब अगर दुश्मन ने दोबारा हमला किया तो बंदूकें, नेजे और तलवारें हमारा आखिरी सहारा होंगी। तीसरे पहर दुश्मन की प्यादा फौज अपनी तोपखाने की गोलाबारी के साथ आहिस्ता आहिस्ता आगे सरक कर नए मोर्चे तैयार कर रही थी। صدیق علی فصیل کے ایک مورچے پر بیٹھا دشمن پر گولیاں برسا رہا تھا۔ ایک مرتبہ وہ فائر کرنے کے بعد اپنی بندوق بھرنے لگا تو کسی نے اسے اپنی بندوق پیش کرتے ہوئے کہا، یہ بھری ہوئی ہے، خالی بندوق مجھے دے دیجیے، میں بارود اور گولی ڈالنا جانتی ہوں۔ یہ رضیہ تھی۔ صدیق علی نے کچھ کہے بغیر اس کے ہاتھ سے بندوق لے لی اور وہ اس کے قریب بیٹھ کر خالی بندوق بھرنے لگی۔ صدیق علی نے نشانہ باندھتے ہوئے کہا، رضیہ ہماری منزل شاید اب بہت قریب آ چکی ہے، ہزاروں باتیں ایسی ہیں جو میں تم سے کہنا چاہتا تھا۔ میں چاہتا تھا کہ تمہارے پاس بیٹھ کر مسعود کے متعلق باتیں کروں اور تمہیں یہ بتاؤں کہ اس کا بچپن اور جوانی کیسی تھی، وہ مجھے کس قدر عزیز تھا۔ اس کی شہادت سے تھوڑی دیر قبل میں یہ تصور کر رہا تھا کہ ہم سرنگا پٹنم پہنچ چکے ہیں، ہم دریائے کاویری کے کنارے سیر کر رہے ہیں، میں اپنے ابا جان اور امی جان کو تمہارے متعلق بتا رہا ہوں اور میرے چھوٹے بھائی تمہیں حیرت سے دیکھ رہے ہیں۔ رضیہ بولی، اور میں شاید اس وقت آپ کے ساتھ کسی جہاز پر سفر کر رہی تھی، ہم کسی ایسے جزیرے کی طرف جا رہے تھے جہاں انسانیت جنگوں کے آلام و مصائب سے آزاد ہے، جہاں ملت فروش اپنے وطن کی آزادی اپنی قوم کے دشمنوں کے ہاتھ فروخت نہیں کرتے۔ صدیق علی نے فائر کرنے کے بعد رضیہ کے ہاتھ سے بھری ہوئی بندوق لیتے ہوئے کہا، رضیہ میری زندگی کی سب سے بڑی خواہش یہ تھی کہ میں ایک کامیاب جہاز راں بنوں، اور منگلور سے روانہ ہوتے وقت یہ بات میرے خواب و خیال میں بھی نہ تھی کہ مجھے اچانک بری فوج کا ایک افسر بنا دیا جائے گا۔ جب تم جہاز پر سوار ہو رہی تھی تو اس وقت کون کہہ سکتا تھا کہ قدرت نے ہمیں ایک دوسرے کے دل کی دھڑکنیں سنانے کے لیے انند پور کا قلعہ منتخب کیا تھا۔ رضیہ نے کہا، میں آپ سے ایک وعدہ لینا چاہتی ہوں، اور وہ یہ کہ آپ کسی مرحلے پر مجھے اپنی نگاہوں سے اوجھل ہو جانے کا حکم نہیں دیں گے۔ صدیق علی نے کہا، اگر چند گھنٹوں تک ہمیں کوئی کمک نہ پہنچی تو بچوں اور عورتوں کی خاطر ہم ہتھیار ڈالنے پر مجبور ہو جائیں گے، میں سب لوگوں کے ساتھ ان کی قید میں جانا قبول کر لوں گا، اگرچہ ان کی قید ہمارے لیے موت سے بدتر ہوگی، بہرحال ان حالات میں اس قلعے کے کماندار کی حیثیت میں میرا جو حکم باقی عورتوں اور بچوں کے لیے ہوگا وہی تمہارے لیے ہوگا۔ رضیہ نے پر امید ہو کر کہا، ایسا وقت آنے پر میں آپ کے حکم کی تعمیل سے انکار نہیں کروں گی، اور مجھے یقین ہے کہ میری زندگی میں ایسا وقت نہیں آئے گا۔ شام کے وقت قلعے کے باقی افسر صدیق علی سے یہ کہہ رہے تھے کہ ہمارا بارود اب بالکل ختم ہو چکا ہے، اگر تھوڑی دیر تک کوئی کمک نہ آئی تو ممکن ہے کہ رات کے وقت دشمن کسی مزاحمت کے بغیر قلعے میں داخل ہو جائے۔ صدیق علی نے جواب دیا، اب ہمارا مقصد لڑائی میں دشمن کو زیادہ سے زیادہ دیر یہاں مصروف رکھنا ہے، ہمیں یہ رات گزارنے کی کوشش کرنی چاہیے۔ رات کے وقت قلعے کی توپوں کو خاموش دیکھ کر انگریز اپنی توپیں اور قریب لا چکے تھے اور ان کی گولہ باری کے اثرات پہلے سے کہیں زیادہ تباہ کن تھے۔ جس مورچے میں صدیق علی بیٹھا ہوا تھا اس کے گرد فصیل کا کچھ حصہ منہدم ہو چکا تھا۔ اس نے رضیہ کو بڑے اصرار کے بعد نیچے جانے پر رضامند کیا تھا، وہ عورتوں کے ایک کمرے میں جا کر لیٹ گئی اور تھوڑی دیر بعد اس پر نیند کا غلبہ طاری ہو گیا۔ رات بھر کی گولہ باری کے بعد صبح کی روشنی میں آنند پور کا قلعہ ویرانی اور بربادی کا ایک دل خراش منظر پیش کر رہا تھا۔ قلعے کے محافظ اپنی آخری گولی چلا چکے تھے۔ صدیق علی نے حسرت و یاس کے عالم میں چاروں طرف دیکھا اور ایک سپاہی کو فصیل سے سفید جھنڈا لہرانے کا حکم دے دیا۔ دشمن کی توپیں اچانک خاموش ہو گئیں۔ صدیق علی گھوڑے پر سوار ہو کر نکلا اور قلعے سے کوئی 50 گز دور جا کر رک گیا۔ دشمن کی صفوں سے سواروں کا ایک دستہ نکلا اور آن کی آن میں صدیق علی کے قریب آ رکا۔ صدیق علی نے کہا، میں آپ کے کماندار کے پاس یہ پیشکش لے کر آیا ہوں کہ اگر آپ اس قلعے میں پناہ لینے والی عورتوں اور بچوں کو نکل جانے کا موقع دیں تو ہم یہ قلعہ آپ کے حوالے کرنے کے لیے تیار ہیں۔ ایک انگریز افسر نے جواب دیا، تمہیں یہ درخواست لے کر کماندار کے پاس جانے کی ضرورت نہیں، ہمارے کماندار ان لوگوں سے بات کرنے کے لیے تیار نہیں ہوں گے جنہوں نے معاہدے کی خلاف ورزی کرتے ہوئے ہمارے صلح کے جھنڈے پر فائرنگ کی تھی۔ اگر تم غیر مشروط طور پر ہتھیار ڈالنے کے لیے تیار نہیں ہو تو گولہ باری پھر دوبارہ شروع کر دی جائے گی، اور قلعے پر قبضہ کرنے کے بعد ہم تمہیں بدترین سلوک کا مستحق سمجھیں گے۔ صدیق علی نے کہا، جس شخص نے اس قلعے کے متعلق آپ کے ساتھ کوئی معاہدہ کیا تھا وہ میسور کا غدار تھا۔ افسر نے کہا، हम तुम्हारे साथ बहस में उलझना पसंद नहीं करते, तुम वापस जा सकते हो। हमें यकीन है कि हम तुम्हारी मजाहमत के बावजूद एक घंटे के अंदर अंदर इस किले पर कब्जा कर लेंगे। सिद्दीक अली ने मायूस होकर कहा, मैं ये पूछना चाहता हूँ कि अगर हम गैर मशरूत तौर पर हथियार डाल दें तो आप औरतों और बच्चों के साथ क्या सलूक करेंगे? अफसर ने जवाब दिया, तुम्हारे हथियार डालने का सवाल ही पैदा नहीं होता। हमें मालूम है कि तुम्हारा बारूद खत्म हो चुका है और तुमने उस वक्त सुलह का झंडा बुलंद किया है जब तुम्हारे लिए कोई और रास्ता बाकी नहीं रहा। तुम हमारा वक्त जाया ना करो, तुम्हारी बेहतरी इसी में है कि तुम गैर मशरूत तौर पर हथियार डाल दो। औरतों और बच्चों के साथ ज्यादती करना हमारी शान के शायान नहीं, लेकिन हम उनके मुतालिक तुम्हारे साथ कोई बात करने पर आमादा नहीं, तुम जा सकते हो। सिद्दीक अली ने मुड़कर किले की तरफ देखा और कुछ कहे बगैर अपनी कमर से तलवार उतार कर अंग्रेज अफसर को पेश कर दी। थोड़ी देर बाद अंग्रेजी फौज फतह के नक्कारे बजाती किले के अंदर दाखिल हुई। अंग्रेज कमांडेंट के हुक्म से किले के मुहाफिजों को, जिनमें से बेशतर जख्मी थे, गैर मुसल्लह करके एक तरफ खड़ा कर दिया गया। चंद सिपाही उनके सामने बंदूकें तान कर खड़े हो गए और बाकी भूखे भेड़ियों की तरह औरतों पर टूट पड़े। कोई किसी का जेवर उतार रहा था, कोई किसी का लिबास नोच रहा था। औरतें और बच्चों की चीखों के साथ अंग्रेजों के कहकहे बुलंद हो रहे थे। सिद्दीक अली जिगर खराश मंजर बर्दाश्त न कर सका। वो झपट कर आगे बढ़ा और अपने रास्ते के एक सिपाही को धक्का देकर गिराने के बाद आंख झपकने की देर में एक अंग्रेज अफसर पर पिल पड़ा जो एक नौजवान लड़की को बाल से पकड़कर झिंझोड़ रहा था। उसने एक ही मुक्के से उसे नीचे गिरा दिया और फिर दोनों हाथों से उसका गला दबोच लिया। सिपाहियों ने बंदूकों के कुंदे मार मार कर उसे अलहदा किया और उसके हाथ एक रस्सी से जकड़ दिए। इतनी देर में सिद्दीक अली के चंद सिपाही अंग्रेज सिपाहियों के हाथों से संगीन छीन कर 6 आदमियों को हिला कर चुके थे। अंग्रेजों ने उनके जवाब में कत्लेआम शुरू कर दिया और आन की आन में 50 कैदी मौत के घाट उतार दी। इस वहशियाना कत्लेआम के दौरान में कई औरतें और लड़कियां दुश्मन की वहशत और बर्बरियत से बचने के लिए किले के कुएं में छलांग लगाकर जाने दे चुकी थी। अंग्रेज कमांडेंट ने सूरत हाल पर काबू पाते ही बकियत सैफ कैदियों में से 20 आदमी अलहदा किए और उनके हाथ पांव जकड़कर फसील के साथ खड़ा कर दिया। सिद्दीक अली उनके दरमियान खड़ा था, उसकी पेशानी से खून बह रहा था। अंग्रेज सिपाहियों का एक दस्ता दीवार से चंद कदम दूर कैदियों के सामने खड़ा था। रजिया चंद औरतों के साथ पुश्त बदीवार कैदियों से थोड़ी दूर खड़ी सख्ते के आलम में यह मंजर देख रही थी। अंग्रेज कमांडेंट ने अपना हाथ बुलंद किया और सिपाहियों ने अपनी बंदूकें सीधी कर ली। रजिया अचानक औरतों के हुजूम से निकलकर भागी और सिद्दीक सिद्दीक कहती हुई बंदूकों की जद में आ गई। उसके साथ कमांडेंट ने फायर कहकर हाथ नीचे कर दिया। बंदूकों के मुहीब धमाकों के साथ एक निस्वानी चीख सुनाई दी। रजिया सिद्दीक अली से 8-10 कदम के फासले पर गिरी, उठी, फिर गिरी और उसके बाद जमीन पर रेंगती हुई सिद्दीक अली की लाश से लिपट गई। एक अंग्रेज अफसर ने आगे बढ़कर उसे उठाने की कोशिश की और फिर अपने साथियों की तरफ देखते हुए कहा, ये मर चुकी है। थोड़ी देर बाद अंग्रेज सिपाही कैदियों की एक टोली पर अपनी बंदूकों का निशाना आजमा रहे थे और फिर जब फातह लश्कर अनंतपुर के किले पर अपने परचम को सलामी दे रहा था तो चंद जख्मियों और बीमारों के सिवा, जिन्हें इंतहाई बेजरर समझकर छोड़ दिया गया था, किले के बाकी मुहाफिज अपना सफर हयात खत्म कर चुके थे। वो औरतें जो बच गई थीं, उनमें से बहुत कम ऐसी थीं जिनके चेहरों पर जख्मों के निशान न थे।